ولقد آتينا داود وسليمان علما وقالا الحمد لله الذي فضلنا على كثير من عباده المؤمنين. ہم نے داؤد اور سلیمان علیہ السلام دونوں کو علم عطا کیا تھا اور انہوں نے کہا، شکر ہے اللہ کا جس نے ہم کو اپنے بہت سے مومن بندوں پہ فضیلت عطا کی. حضرت داؤد علیہ السلام کے 6 اور بھائی تھے. آپ سب سے چھوٹے تھے، بکریاں چرایا کرتے تھے، قد کے بھی بہت اونچے نہیں تھے لیکن مضبوط جسم کے مالک تھے، زبردست تیر انداز تھے، نشانہ بازی میں خوب ماہر تھے اور یا کی پیشہ ورانہ ضرورت بھی تھی. جالوت سے لڑائی کے وقت یہ تالوت کے لشکر میں محض ایک سپاہی کی حیثیت سے داخل ہوئے، لیکن تیر اندازی میں مہارت کی وجہ سے انہوں نے جالوت کو موت کے گھاٹ اتار دیا. اس کے بعد تالوت، جسے اس وقت اللہ تعالیٰ نے بادشاہت عطا کی تھی، اس نے اپنی بیٹی کا ان سے نکاح کر دیا اور یوں تالوت کی موت کے بعد بادشاہت داؤد علیہ السلام کو منتقل ہو گئی. سورۃ البقرہ میں آپ تالوت کا قصہ پڑھ چکے ہیں. فَهَزَمُوهُمْ بِإِذْنِ اللَّهِ وَقَتَلَ دَاوُودُ جَالُوتَ وَآتَاهُ اللَّهُ الْمُلْكَ وَالْحِكْمَةَ وَعَلَّمَهُ مِمَّا يَشَاءُ. ٹھیک ہے نا، وہاں بھی داؤد علیہ السلام کی بادشاہت اور حکمت اور علم کا ذکر ہے. پھر ان کی اولاد میں سے 19 بیٹے تھے اور حضرت سلیمان علیہ السلام سب سے چھوٹے تھے. اللہ تعالیٰ نے نبوت اور بادشاہت میں سب سے چھوٹے کو منتخب کیا. جس طرح داؤد علیہ السلام منتخب ہوئے، اسی طرح سلیمان علیہ السلام. تو وَلَقَدْ آتَيْنَا دَاوُودَ وَسُلَيْمَانَ عِلْمًا، ہم نے داؤد اور سلیمان علیہ السلام دونوں کو علم عطا کیا تھا. سوال یہ پیدا ہوتا ہے کہ یہاں پر یہ قصہ کیوں لایا گیا ہے؟ اگر غور کیا جائے، اس سے پچھلی آیات میں فرعون کا ذکر ہے، وہ بھی زمین پر بادشاہ تھا، اسے بھی اللہ نے بہت سے علوم و فنون عطا کر رکھے تھے، بہت سا مال اور طرح طرح کی فوجیں اور لشکر عطا کیے ہوئے تھے، لیکن اس نے دنیا کے وسائل کو کس طرح استعمال کیا؟ اس کے مقابلے میں اللہ تعالیٰ نے داؤد اور سلیمان علیہ السلام کو بھی علم عطا کیا، بادشاہت عطا کی، نبوت عطا کی، اور انہوں نے کس قسم کا کردار پیش کیا. تو جو بات ہمارے سامنے آتی ہے وہ یہ ہے کہ اللہ تعالیٰ کچھ لوگوں کو جب نعمت عطا کرتا ہے تو وہ نعمت ان کے لیے فتنہ بن جاتی ہے، اور کچھ دوسرے لوگوں کے لیے وہ نعمت اللہ تعالیٰ کی مزید شکر گزاری کا ذریعہ بن جاتی. قوم فرعون کو پیچھے مفسدین کہا گیا ہے، اس کے مقابلے میں پیغمبر مصلحین کا کردار ادا کرتے ہیں. تو دراصل یہ دو طرح کے کردار آمنے سامنے ہیں. حضرت داؤد علیہ السلام کو اور سلیمان علیہ السلام کو اللہ نے علم عطا کیا. یہ کون سا علم تھا؟ کس علم کی طرف اشارہ ہے؟ یہاں علم سے مراد نبوت کے علاوہ جو چیزیں آپ کو دی گئی تھی ان کی طرف اشارہ ہے. داؤد علیہ السلام کو لوہے کی سند دی گئی تھی، سلیمان علیہ السلام کو خصوصی طور پر پرندوں کی بولیاں سکھائی گئیں. حضرت سلیمان علیہ السلام کے بارے میں یہ بھی آتا ہے کہ انہوں نے اپنی بری فوج کے ساتھ ساتھ زبردست بحری بیڑا بھی تیار کیا تھا. اس وقت دنیا کا سب سے طاقتور بحری بیڑا سلیمان علیہ السلام کے پاس تھا. پھر یہ کہ انہیں پرندوں کی بولیوں کا علم ملا، تو انہوں نے پرندوں کی تربیت کر کے ان سے خبر رسانی کا کام لیتے تھے، سراغ رسانی کا کام لیتے، اور اس طرح یہ پرندے گویا ایک ایئر فورس تھی ان کے لیے، فضائی فوج تھی. تو بیک وقت وہ بری، بحری اور فضائی فوج کے مالک تھے، اور اس طرح وہ اپنے وقت کی ایک ناقابل تسخیر طاقت تھے، سپر پاور تھے. تو اللہ تعالیٰ نے داؤد علیہ السلام کو بھی علم عطا کیا اور سلیمان علیہ السلام کو بھی. اب دیکھیے کہ انہیں دیا تو اور بھی بہت کچھ تھا، اللہ تعالیٰ نے ان کو بادشاہت دی، حکومت دی، دنیا میں غلبہ دیا، طاقت دی، سب کچھ، لیکن کس نعمت کا ذکر ہے یہاں؟ علم. اور حقیقت یہ ہے کہ انسان کو ملنے والی نعمتوں میں سب سے بڑی نعمت علم ہی ہے، کیونکہ یرفع اللہ الذین آمنوا منکم والذین اوتوا العلم درجات. اللہ تم میں سے ایمان والوں کے درجے بلند کرتا ہے، اور وہ لوگ جو علم دیے گئے ان کے درجے اور بلند ہیں. یعنی دونوں باپ بیٹے کو بہت کچھ ملا تھا، لیکن یہاں پر علم کا ذکر کیا گیا کہ ہم نے داؤد اور سلیمان علیہ السلام کو علم عطا کیا. اس کو پا کر وہ علم کے تکبر میں مبتلا نہیں ہوئے، انہوں نے فوراً اللہ کا شکر ادا کیا. قالا، دونوں نے کہا، کیا کہا؟ الحمدللہ الذی، سب تعریف اللہ کے لیے ہے، فضلنا، جس نے فضیلت عطا کی ہم کو، علی کثیر من عباده المؤمنین، اپنے بہت سے مومن بندوں پر. عام مخلوق میں اہل ایمان کی فضیلت ہے، اور اہل ایمان میں سے پھر علم والوں کی فضیلت ہے. لیکن افسوس یہ کہ ایمان والے آج کے دور میں علم کے میدان میں دوڑ لگانے کی بجائے، علم کے لیے جد و جہد کرنے کی بجائے، صرف دنیا کے نام اور دنیا کے عہدوں اور دنیا کی دولت کے پیچھے دوڑ رہے ہیں. یعنی ان کا شکر بطور خاص کس چیز کے ملنے پر ہے؟ علم کے ملنے پر، کہ اللہ تو نے ہمیں اپنے بہت سے مومن بندوں میں سے چن لیا. اس پیچھے میں نے ذکر کیا نا کہ اللہ تعالیٰ اچانک بندے کو جو نعمت دے دیتا ہے، جو بندے کی سوچ میں بھی نہیں ہوتی، اس کے پروگرام میں بھی نہیں ہوتی، یہ اللہ کا بہت بڑا انعام ہوتا ہے. ان دونوں باپ بیٹے کو بھی اللہ نے اس میدان میں چن لیا، اور ان کا طرز عمل کیا ہے؟ کہ وہ اس پر شکر گزار ہو رہے ہیں. ہم سب کو بھی سوچنا چاہیے کہ کیا ہم نے بھی قرآن جیسے علم کی دولت ملنے پر کبھی شکر گزاری کا اظہار کیا؟ کبھی تنہا بیٹھ کر اللہ تعالیٰ کا خاص طور پر اس نعمت پر شکر ادا کیا؟ کیونکہ نعمت پر شکر اس نعمت میں اضافے کا سبب بنتا ہے، اور ناشکری پہلے کو بھی چھین لیتی. ناشکری کے ساتھ یہ علم یا یہ نعمت نہیں ٹھہرتی. اور یاد رکھیے، من یرد اللہ بہ خیرن یفقہ فی الدین، اللہ جس کے ساتھ بھلائی کا ارادہ کرتا ہے اس کو دین کی سمجھ دیتا ہے، اس کو دین کے علم کے لیے چن لیتا ہے، دین کی سمجھ کے لیے چن لیتا ہے. اس لیے ساری نعمتوں پر ہی شکر ادا کرنا چاہیے، لیکن خاص طور پر علم کی نعمت ملنے پر. وَوَرِثَ سُلَيْمَانُ دَاوُودَ، اور وارث ہوئے سلیمان علیہ السلام داؤد علیہ السلام کے. یہاں کس وراثت کا ذکر ہے؟ اس سے مراد نبوت اور بادشاہت کی وراثت ہے، جس کے وارث صرف سلیمان علیہ السلام قرار پائے، ورنہ حضرت داؤد کے 19 بیٹے تھے، باقی اس وراثت سے محروم رہے. اور ویسے بھی یاد رکھیے کہ انبیاء علیہ السلام کی وراثت علم ہوتا ہے، اور باقی مال و اسباب جو وہ چھوڑ کے جاتے ہیں وہ صدقہ ہوتا ہے، جیسے بخاری کی روایت میں آتا ہے. وقال، اور اس نے کہا، کس نے کہا؟ سلیمان علیہ السلام نے. या अय्युहन नास, ए लोगो, उल्लिमना, हम सिखाए गए, या हम हालांकि हैं सिर्फ सुलेमान अलैहिस्सलाम लेकिन शाहाना अंदाज इख्तियार करते हैं, हम सिखाए गए, क्या सिखाए गए, मंतिकत तैर, परिंदों की बोली, परिंदों की जबान। अब तैर यहां जमा के सीगे में इस्तेमाल हुआ है। अगरचे परिंदों के अलावा और जानवरों की बोली भी जानते थे, जैसे चींटियों की बोली, जिसका जिक्र इस सूरत में आएगा और जिसकी वजह से इस सूरत का नाम भी अन्नमल है, लेकिन खुसूसी तौर पर परिंदों की बोली वो जानते थे। बाज लोगों ने इस पर बड़ी हैरत का इजहार किया और इन आयात की तरह तरह से तावील करने की भी कोशिश की, तो ये अकल के खिलाफ है, लेकिन बात यह है कि उन्होंने अकल इस्तेमाल नहीं की। जिन लोगों को ये इल्म नहीं भी दिया गया परिंदों की जबान का, वो भी तजुर्बात और मुशाहिदात के जरिए परिंदों की बहुत सी आदात को जानते हैं और उनसे बहुत से काम भी लेते हैं। मसलन कबूतर के जरिए पैगाम रसानी का काम हजरत सुलेमान अलैहिस्सलाम के अलावा और लोगों ने भी लिया, और कबूतर इस काम के लिए मशहूर है। इसी तरह कुत्तों से सुराग रसानी का काम लिया जाता है, और जानवर भी मुख्तलिफ कामों में उनकी जहानत या समझदारी जो है मशहूर है। वो तोते को बोलने का इल्म दिया गया, तो हर जानवर के अंदर आप देखेंगे कि खास खसूसियत पाई जाती है। और वैसे भी आप देखें कि आज के दौर में जिस तरह जानवरों और परिंदों की खसूसन आदात का मुशाहिदा किया जाता है, तो उससे पता चलता है कि वो मोहब्बत भी करते हैं, नफरत भी करते हैं, आपस में कम्युनिकेट भी करते हैं, दूसरे को खतरात से आगाह भी करते हैं, नफरत का इजहार भी करते हैं, फिक्रमंद भी होते हैं, मुतमैन भी होते हैं। उनके अंदाज से, उनके बैठने के, उनके उड़ने के, उनके शोर मचाने के अंदाज से आप बहुत कुछ अंदाजा लगाते हैं कि परिंदे जब इस तरह बोलें, इधर को उड़ के जाएं, ऐसा करें वैसा करें, तो क्या कुछ होता है। ये उलूम जो है ये आम इंसानों में भी मारूफ है, लेकिन आम इंसानों की निस्बत सुलेमान अलैहिस्सलाम को खसूसी तौर पर इनकी जबान सिखाई गई थी, ये इनसे कम्युनिकेशन का तरीका सिखाया गया। वउतीना मिन कुल शय, और हमें हर तरह की चीजें दी गई हैं। हर तरह की से मुराद यहां क्या है, जिन चीजों की उनको जरूरत थी, इल्म, नबुव्वत, हिकमत, माल, जिन्न और इंस, परिंदे, हैवान, इन चीजों की तस्खीर। वउतीना मिन कुल शय, यानी कुल का लफ्ज यहां कसरत नेमत की तरफ इशारा कर रहा है। इन सब चीजों को पाकर वो क्या कहते हैं, इन हाजा लहुल फजलुल मुबीन, बेशक ये अल्लाह का नुमाया फजल है, खुल्लम खुल्ला फजल है, ये अल्लाह ही का फजल है। यहां पर सिर्फ फजल के लफ्ज नहीं बल्कि फजलुल मुबीन आया है। इसको अल-फज़लुल मुबीन क्यों कहा गया है कि और इंसानों पर भी अल्लाह ताला ने मुख्तलिफ तरह के फजल किए हैं। जितने अंबिया हैं उन पर नबुव्वत बतौर फजल है, इसी तरह कुछ लोगों को हुकूमत अता की, कुछ लोगों को और कुछ खूबियां अता की, लेकिन सुलेमान अलैहिस्सलाम को बयक वक्त बहुत कुछ इकट्ठा मिला था, और खसूसी तौर पर परिंदों की बोली जो है इसमें सुलेमान अलैहिस्सलाम बाकी तमाम मखलूक के मुकाबले में नुमाया फजीलत रखते हैं। और न सिर्फ ये कि वो इनकी बोली जानते थे बल्कि इन पर हुकूमत भी कर रहे थे। वहशर अल सुलेमान जुनूदुहु, इसीलिए आगे क्या जिक्र आता है कि इकट्ठे किए गए, जमा किए गए सुलेमान अलैहिस्सलाम के लिए उनके लश्कर। और ये लश्कर किन किन चीजों पर मुश्तमल थे, मिनल जिन, जिन्नों में से, वल इंस, इंसानों में से, और तैर, और परिंदों में से। फहुम यूजाउन, और वो पूरे जब्त में रखे जाते थे। अब यहां पर लफ्ज आ रहा है वहुशरा, इकट्ठे किए गए। तो यूं महसूस होता है कि किसी खास मौके पर इन सब को इकट्ठा किया गया। हो सकता है कि उनका इंस्पेक्शन मुराद हो, या दरबार लगा हो, या कोई खास मुहिम दरपेश हो। लेकिन लफ्ज क्या है? हशर, सबको जमा कर लिया गया, सारे लश्करों को, जिन भी, इंसान भी, परिंदे भी। फहम यूजा, और उन सबको एक जब्त में रखा गया। यूजा का लफ्ज जो है वाओ जे ऐन से है। वज़ुन का माना होता है बाज रखना, रोक रखना। और एक और माना है लश्कर को जमा करना। तवाज़ो और तौज़ीअ जो है तकसीम के लिए भी इस्तेमाल होता है। तौज़ीअ, तकसीम करना, अलग अलग ग्रोहों में बांटना, रोकना, थामना, संभालना। तो सुलेमान अलैहिस्सलाम के लिए इन सब को रोक रखा गया। अब आप खुद सोचिए कि परिंदों को कहीं एक जगह रोक के रखा जाए और जिन्नों को कहीं एक जगह खड़ा किया जाए और इंसानों को कहीं डिसिप्लिन में किया जाए, ये मामूली काम नहीं, बहुत मुश्किल काम था। लेकिन सुलेमान अलैहिस्सलाम के लिए इन सब को एक डिसिप्लिन में रखा गया। आप इमेजिन कर रहे हैं, एक वसी मैदान हो, उसमें परिंदों की तरह तरह की किस्में हो, हर एक अपनी अपनी जगह रुक के खड़ा हो, न उड़ रहा हो, न हिलजुल रहा हो, फिर इंसान हो, जिन्नात हो, बाकी मखलूक हो, क्या समा होगा? रंग रंग की मखलूक वहां इकट्ठी होगी। और कहते हैं कि इनके लश्कर इतनी बड़ी तादाद में होते थे कि बाज़ोकत रास्ते में रोक रोक कर उनको सही किया जाता था और एक दूसरे में भीड़ करने से मना किया जाता था कि हर एक अपनी अपनी हद में रहे। और हो सकता है इनकी ट्रेनिंग के लिए बाकायदा परेड होती हो, क्योंकि लश्कर की या आर्मी की ट्रेनिंग के लिए परेड तो मस्त है। बहरहाल وحشر لسليمان جنوده من الجن والانس والطير فهم يوزعون, सब के सब थाम के रखे गए, तकसीम करके रखे गए, जब्त में रखे गए,